سلام خاک نشینان کربلا کو سلام، علم نصیب ذوات مقدسہ کو سلام، بناتے فاطمہ نامو سے مصطفیٰ کو سلام، برہنہ سر ہوئی آیات انما کو سلام، سلام ان پہ قیامت کی شام ہے جن پر، سلام ان پہ کہ محشر تمام ہے جن پر، سلام خاک بسر حرمت مدینہ کو، علی کی بہوؤں کو اور دختران زہرا کو، سلام زینب و کلثوم کو، سکینہ کو، سلام بانو سرور کو، ام لیلیٰ کو، سلام ان کو ہوئی جن کی گودیاں خالی، سلام جن کے مقدر میں رات ہے کالی، سلام ان کو گرفتار ہیں جو آفت میں، سلام ان کو لٹے ہیں جو دین کی نصرت میں، سلام ان کو جو بے گھر ہیں دشت غربت میں، سلام ان کو اندھیرے ہیں جن کی قسمت میں، چراغ جن کے بجھائے گئے ہیں ان کو سلام، خیام جن کے جلائے گئے ہیں ان کو سلام، سلام انہیں جو ہیں گردوں وقار بازمت، سلام انہیں جنہیں لے آئی خاک پل قسمت، سلام پیاس سے جن کی تباہ ہے حالت، سلام انہیں جنہیں رونے کی بھی نہیں طاقت، انہیں سلام جو دنیا کے ہیں ستائے ہوئے، زمین گرم پہ بیٹھے ہیں سر جھکائے ہوئے، یہ شام غم یہ اندھیرا یہ دشت وحشت ناک، بغیر والی و وارث نبی کی اطرت پاک، یہ شہ کے پھول سے معصوموں کے گرے باچاک، یہ چاند جن کے ہے رخساروں پر یتیمی کی خاک، عجیب ہو کا ہے عالم عجیب من डर है अभी से घोर अंधेरा है रात सर पर है ये शाम जिसमें ना बास है ना सरवर है ये शाम जिसमें ना अकबर है और ना असगर है ये शाम जिसमें सरे खाक सब गुले तर है ये शाम जिसमें के आले रसूल बे पर है ये पहली शाम है जहरा के घर के लुटने के बाद ये शाम आई है सारे चराग बुझने के बाद ये शाम जिनके सरों पर पड़ी है उनको सलाम मदाम जिन पे शबे तीरगी है उनको सलाम नसीब जिनका गमे बेकसी है उनको सलाम अजाब जिनके लिए जिंदगी है उनको सलाम सलाम उनको के मर मर के जिनको जीना है सलाम उन्हें जिन्हें दिन रात अश्क पीना है सलाम ज़ैनब उलिया हुसैन की खाहल गरीब मुस्तरिब दिल फिगार खाक बसल पहाड़ सावा में सरवर उठाओगी क्यों कल सलाम सानिये जहरा सलाम हो तुम पर बटे तो बाट लो कुछ दर्द बेरदाई का गुलाम आए हैं पुरसालो अपने भाई का तुम्हारे सर पे कयामत की शाम है बीबी वो शाम जिस पे मुसीबत तमाम है बीबी अलम है इतने के जीना हराम है बीबी ये सब रोज़ तुम्हारा ही काम है बीबी सलाम लो के सिवाय सलाम क्या दे तुम्हें शहे गरीब के अदना गुलाम क्या दे तुम्हें सलाम लो के तपिश दिल की थोड़ी कम हो जाए इन आंसुओं से ये जलती जमीन नम हो जाए سلام لو کے کچھ آسان راہ غم ہو جائے، ہمارا نام بھی غم خواروں میں رقم ہو جائے، شریک حال نہیں تھے شریک غم ہو لے، تمہارے سامنے بے کس حسین کو رو لے، سلام خاک نشینان کربلا کو سلام۔